खुशी मैं छाड़ी गयो अंधकार लाग्छ मलाई अंधकार लाग्छ मलाई बेहोशी मै छाडी गयो उठु माझ छु मुटु माझ छुरा छलाए।